छ पर्सी देऊ न मायाको झरी भनेर ती झरीमा रुझ्दै रुझ्दै तिम्रो खबर बुझ्दै बुझ्दै उड्ने मन छ मलाई झरी भनेर झरीले रुझाउँछ भाकुल भाकुल भाको मन बुझाउँछ पर्सी देऊ न उड्ने मन कुहिरो लाउँछ छिन भरमै बिलाउँछ मौसममै नि तिम्रो याद दिलाउँछ पर्सी देऊ न मायाको झरी भनेर ती झरीमा रुझ्दै रुझ्दै तिम्रो खबर बुझ्दै बुझ्दै उर्मी मन छ मलाई झरी भनेर उड्ने मन छ मलाई।